नेपाली कंग्रेस गाउँ समिति गुन्सा नगरले बुधबार क्षेत्र नम्बर 4 आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यसअघि सभापति सुशील कोइरालाले प्राप्त गरेको भन्दा बढी मत ल्याउने गरी प्रचारमा लाग्न आग्रह गर्नुभयो। सभापति कोइरालाले चितवन क्षेत्र नम्बर 4 छाडेको नभएर रोजेको बताउँदै उहाँकै प्रतिनिधिको रूपमा रहेका कंग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेलाई निर्वाचित गराउन आग्रह गर्नुभयो। सभापति कोइरालाले चितवनमा माग गरे बमोजिमका परियोजनालाई विशेष प्राथमिकतामा राखेको बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि सुझो पहुँचका रूपमा घिमिरेको विकल्प नरहेको बताउनुभयो। आउँदा निर्वाचनमा सुकुम्बासी समस्या ल्याउन नपर्ने गरी समाधानको बाटो खोज्न कंग्रेस लागेको बताउनुभयो। सबैले जित्ने संविधान बनाउनका लागि कंग्रेस लागि परेको समेत उहाँले बताउनुभयो। माघ 8 गते बढ्ने संविधानले देश र जनता दुवैले जितेको अनुभूति गर्न पाउने भन्दै उहाँले त्यसका लागि सबैलाई मिलाउन लागि परेको बताउनुभयो। उहाँले कसैको पनि हार अनुभव नहुने गरी लोकतान्त्रिक संविधान बनाउने कंग्रेसको मुख्य एजेन्डा रहेको बताउनुभयो। पार्टी सभापतिले दोब्बर मतले जितेको क्षेत्र नम्बर 4 जितका लागि भन्दा पनि कति बढी मत लिन सकिन्छ भने अभियानका साथ लाग्न उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा कंग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेले संविधान निर्माणसँगै विकास निर्माण र सुकुम्बास समस्या समाधानका लागि पार्टीले आफूलाई उम्मेद्वार बनाएको बताउनुभयो। सो अवसरमा नेपाली कंग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ र सचिव जितनारायण श्रेष्ठले जनजाति महिला सबैको पक्षमा कंग्रेस उद्धार भएको बताउँदै क्षेत्र नम्बर 4 कंग्रेसको पक्षमा जनलहर बढेको बताउनुभयो। नेपाली कंग्रेस गुन्सा नगरका सभापति शालिकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु ढकाल, तारा भट्ट लगायतले बोल्नु भएको थियो। घर दैलो अभियान अन्तर्गत नेपाली कंग्रेसले हिजो नगरपालिकाका सबै ओडा र गाविसहरूमा प्रचार प्रसार गरेको प्रचार संयोजक निर्मल कुमार श्रेष्ठले जानकारी दिनुभयो। दलित आन्दोलनका अगुवाले चितवन 4 उपनिर्वाचनमा उम्मेद्वार बन्नुभएकी महिला नेत्री पार्वती राहुललाई विजयी गराउन क्षेत्रका सम्पूर्ण उत्पीडित दलित र आम मतदाताहरूलाई आह्वान गरेका छन्। महिला तथा पिछडिएका समूहको अधिकारका लागि उम्मेद्वार राहुलले देखाएको निरन्तरताको क्रियाशीलतालाई सम्मान गर्दै क्षेत्रका सम्पूर्ण मतदाताहरूलाई मतदानका लागि आग्रह गरिएको उहाँले बताउनुभयो। भरतपुरमा बुधबार भएको अन्तर्क्रियामा मुक्ति समाज नेपालका केन्द्रीय सल्लाहकार रामसिंह विश्वकर्माले मुलुकमा असही पनि दलित र महिलामाथि विभेद कायमै रहेकाले सशक्त उम्मेद्वारका रूपमा रहेकी पार्वती राहुललाई विजयी गराउन क्षेत्रका सम्पूर्ण दलित समुदाय एकजुट हुनुपर्ने बताउनुभयो। दलित नेता विश्वकर्माले क्षेत्र नम्बर 4 अहिले उठेका नै उम्मेद्वारहरूमध्ये दलित महिला र पिछडिएकाहरूको अधिकारको स्थापनामा महिला नेत्री राहुल नै उपयुक्त रहेको जिकिर गर्नुभयो। त्यस्तै मुक्ति समाज, बुद्धिजीवी तथा कर्मचारी विभागका केन्द्रीय सदस्य कृष्ण बैलकोटीले सामाजिक विभेदको अन्त गर्नुपर्ने महिला अधिकारका क्षेत्रमा कटिबद्ध उम्मेद्वार पार्वती राहुललाई विषय गराउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो। विगतमा विषय बनेकाहरूले दलित समुदायलाई भ्रममा पारेर भोट बैङ्कका रूपमा प्रयोग गरेकाले यसलाई चिर्न पनि राहुललाई जिताउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। यसै गरी नेपाल जाति उत्पीडित मुक्ति समाज चितवनका अध्यक्ष सहदेव लकान्द्रीले यसपटक महिला नेत्री पार्वती राहुललाई दलित समुदायले जिताउने उद्घोष गर्नुभयो। जनमत राहुलको पक्षमा रहेको दावी गर्दै लकान्द्रीले आफ्नो संस्थाले क्षेत्रमा विशेष अभियान थालेको जानकारी दिनुभयो। क्षेत्रका 7 गाविस र भरतपुर नगरपालिकाका 5 ओडा अभियान चलेको जनाउँदै दलित समुदायलाई प्रशिक्षित गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। क्षेत्रमा रत्नलाल गोतामे, चक्र रुचाल, विजय विश्वकर्मा, कश्यामलाल विश्वकर्मा, माया नेपाली, शिवकुमारी गोतामे, टेकलाल विश्वकर्मा, अविनाश बिक, दीपक सिंह परियार, मिनबहादुर परियार लगायतका दलित नेताहरूलाई अभियान सञ्चालनका लागि खटाइएको उहाँले जानकारी दिनुभयो। क्षेत्र नम्बर 4 मतदाताको संख्या 65,279 रहेको छ, जसमध्ये 6,000 दलित मतदाता रहेका छन्। चितवनका विभिन्न स्थानमा बिना दर्ता र मापदण्ड विपरीत सञ्चालनमा रहेका बालगृहमा रहेका 6 जना बाल बालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका 4 बालिका र 2 बालकलाई रत्नकर स्थित सहारा घर, रामजानकी बालिका आश्रम, देवघाट मुक्ति बालगृह र पहिलो प्रेम मेघौलीमा पठाइएको चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो। चितवन प्रशासन र जिल्ला बाल कल्याण समितिले गरेको अनुगमनमा बिना दर्ता र मापदण्ड विपरीत बालगृह सञ्चालन गरेको पाएपछि उनीहरूको उद्धार गरिएको शर्माले बताउनुभयो। मापदण्ड पूरा गर्न र दर्ता गर्न दिएको समय सीमामा कुनै काम नगरेपछि हस्तक्षेप गर्नु परेको उहाँले बताउनुभयो। दुईपटक चितवनको प्रभात किरण सेवा समाजमा रहेको बाल बालिकालाई समेत उद्धार गरी सुविधायुक्त बालगृहमा पठाइएको थियो। जिल्लामा 80 दर्जनौ बालगृह मापदण्ड विपरीत रहेका जिल्ला प्रशासनकाले चितवनले सुनाएको छ। चितवनमा करिब 3 दर्जन बालगृहमा 1000 भन्दा बढी बाल बालिका रहेको अनुमान गरिएको छ। पूर्वी चितवनको रत्नगर साथ नेपालीमा मंगलबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाटै टोडा नगरपालिका 3 चौकी टोलका अन्दाजे 30 वर्षीय मुकेश सुनवारको मृत्यु भएको इलाका प्रहरीकाले रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको NH5X527 नम्बरको बसले विपरीत दिशातर्फ साँदै गरेको NH15P4870 नम्बरको मोटरसाइकललाई राति 1:30 बजेतिर ठक्कर दिएको हो। सुनवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरीकाले रत्नगरका प्रमुख प्रहरी नायक उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो। ठक्कर वस्त्र चालक नियन्त्रणमा रहेको प्रहरीले सुनाएको छ। 15 राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा चितवनमा विभिन्न कार्यक्रम गरिएको छ। सप्ताह अवधिभर विभिन्न संघ संस्था र टोल विकास संस्थाले आफ्ना टोल सरसफाई गर्नुका साथै वातावरण सफा राख्न चेतना फैलाउने कार्यक्रम गरेका छन्। जुन 5 तारिकमा परेको विश्व वातावरण दिवसको दिनबाट सरसफाई सप्ताह सुरु भएको हो। सप्ताहको अन्तिम दिन हिजो भरतपुर स्थित पृथ्वी टोल सुधार समिति हाकिम सोकले र्याली निकालेको थियो। वातावरणलाई स्वच्छ राखौं, रुख रोपौं, वन जोगाऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहितको र्यालीले हाकिम सोक, रिसालचोक, बुस्टन कलेज लगायतका स्थानमा परिक्रमा गरिएको समितिका अध्यक्ष टीकाराम सुवेदीले जानकारी दिनुभयो। र्यालीमा विभिन्न संघ संस्था, सरकारवाला निकाय र टोलवासीको उपस्थिति रहेको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, आगामी संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतन्त्र विरोधी बोली बे राजस्ता बेउताउने खेलसी सही कुरा। अर्पण जनआवाजमा तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइलको मेसेज बक्समा गई रेडियो अर्पणको संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दि POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 पठाउन सक्नुहुनेछ। अर्पण जनआवाजको मत परिणाम हरेक साँझ 5 बजेको अर्पण बुलेटिनमा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढी टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63063, मोबाइल नम्बर 98550167043। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लागे तापनि बेलुका पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो।